إن أحسنتم أحسنتم لأنفسكم وإن أسأتم فلها فإذا جاء وعد الآخرة ليسوءوا وجوهكم. جب دوسرے وعدے کا وقت آ گیا تاکہ وہ تمہارے چہرے بگاڑے, وليدخل المسجد تاکہ مسجد میں پھر داخل ہو, کما دخلوه اول مرہ جیسے وہ پہلی بار داخل ہو گئے تھے, لیتبرو ما علو تصبیرا جس چیز پہ ان کا زور چلے اس کو برباد کر دیں. عسى ربكم ان يرحمكم امید ہے کہ تمہارا رب تم پر رحم کرے گا. کب رحم کرے گا؟ اگر تم نے پھر توبہ کی. وَإِنْ عُدْتُمْ عُدْنَا اور اگر تم لوٹے تو ہم بھی لوٹیں گے, تم نے پھر وہی کام کیا تو ہم بھی تمہارے ساتھ وہی کریں گے. وَجَعَلْنَا جَهَنَّمَ لِلْكَافِرِينَ حَصِيرًا اور بنا دیا ہم نے جہنم کو کافروں کے لیے قید خانہ. اور یہاں بعض نے کہا کہ ان احسن تم سے مراد کیا, اگر تم اسلام قبول کر لو تو تمہارے لیے اچھا ہے, اور اگر تم برا کرو گے تو اس کی بھی شامت بھگتو گے. اور یہ جو لفظ ہے نا لیتبرو ما علو تکبیرا, تو اس سے مراد بڑی تباہی ہے. اور پھر چہروں کو بگاڑنے کی بات ہے خاص طور پر, یہ بھی قابل غور ہے. یعنی ایسے آلات اور ایسے جنگی سامان جن سے چہرے مسخ ہو جائیں. اس سے ایک اور بات بھی آ رہی ہے سامنے, ان اتم ادنا اگر پھر تم نے کیا تو پھر ایسا ہی ہوگا. یعنی پھر بھی ہو سکتا ہے, صرف دو ہی دفعہ نہیں بگاڑ بلکہ زیادہ مرتبہ بھی یہ شامت آ سکتی ہے. وجہ اللہ جہنم للکافرین حصیرا, اب یہ کیا بات ہوئی اگر پھر تم نے ایسا کیا تو دوبارہ ہو جائے. یہاں سے ایک اور بات سمجھ میں آتی ہے, اور یہ عام طور پر آپ کو کسی تفسیر کی کتاب میں نہیں ملے گی. یہ یونیورسٹی میں جب میں پڑھاتی تھی تو ہمارے ایک کلیگ تھے ایجپشن, وہ ہیبرو کے بہت بڑے عالم تھے, انہوں نے ہیبرو لینگویج بھی سیکھی تھی اور ان کی کتابوں کا اوریجنل زبان میں بھی کافی مطالعہ کیا تھا, اور بہت گہری نظر تھی ان کی تاریخ پر. ان کے ساتھ میں نے ان آیات کو پڑھا تھا اور ان سے ڈسکس کیا تھا, کیونکہ مجھے کبھی بھی سیٹسفیکشن کسی تفسیر کو پڑھ کے نہیں ہوتی تھی. میں نے جتنی بھی اس آیت سے تفسیریں پڑھی کبھی مطمئن نہیں ہوتی تھی, میں یہاں آ کے اٹک جاتی تھی کہ ابھی کچھ باقی ہے. تو انہوں نے جو تفسیر کی اور جو باتیں کی وہ میں آپ تک بھی پہنچا دیتی ہوں. یہ میری باتیں نہیں ہیں, ان کی ہیں, اس لیے انہی کی طرف ریفر کروں گی. اچھا یہ بات میں نے کیوں کی, یہ ریفرنس کیوں دے رہی ہیں؟ اس لیے کہ بسا اوقات لوگ یہ کہتے ہوئے سنائی دیتے ہیں کہ یہ جو تفسیر کرتی ہیں وہ کسی کتاب میں نہیں لکھی ہوتی, یہ تو کوئی اپنی ہی تفسیر کر رہی ہیں, اور اس لیے غلط ہے یہ. پہلی بات تو یہ ہے کہ علم کی کوئی حد نہیں ہے. اصل بات یہ ہے نا کہ جب ہم شخصیت پرستی کا شکار ہوتے ہیں نا تو ہم کہتے ہیں علم وہ ہے جو, یا تفسیر وہ ہے جو فلانی تفسیر میں آ گئی, اس کے باہر اگر کسی نے کچھ کہا تو وہ تفسیر ہی نہیں. یہ ایک عام رویہ ہے نا, جو لوگ عموماً مثلا اردو تفسیروں میں آپ دیکھیں موجودہ دور میں نام لیں, مثال کے طور پر مشہور تفسیروں میں کیا ہے, کون سی تفسیر, تفہیم القرآن. جو لوگ تفہیم القرآن پڑھتے ہیں عام طور پر میں نے دیکھا ہے وہ دوسری تفسیروں کو نہیں پڑھتے. عام طور پر خواص ہیں جو مختلف پڑھتے ہیں, عموماً ان کے خیال میں سارا علم اس میں جمع ہے, اس کے باہر جانے کی ضرورت نہیں. جو لوگ معرف القرآن پڑھتے ہیں وہ کیا سمجھتے ہیں, کہ جو کچھ ہے بس اسی میں ہے, اور اگر صحیح بھی ہے تو صرف اس کے اندر ہے, اس کے باہر کچھ صحیح بھی نہیں. اسی طرح اور بھی تفسیریں ہو سکتی ہیں, لیکن بات یہ ہے کہ کیا کسی بھی ایک انسان پہ علم ختم ہو جاتا ہے؟ سوچنے کی بات ہے نا, کسی پہ بھی علم نہیں ختم ہوتا. اور انسانوں کا علم تو ایسا ہے کہ وَلَا يُحِيطُونَ بِشَيْءٍ مِّنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ. اب آپ دیکھیں کہ وہ اُدْعُ إِلَىٰ سَبِيلِ رَبِّكَ بِالْحِكْمَةِ والی آیت کو کتنا ٹائم لگے, اب اس یہ ایک دو آیتوں پہ ہم اٹکے ہوئے ہیں, اور ابھی بھی یوں لگ رہا ہے مجھے کہ جیسے ابھی بھی بہت کچھ کہنے کو ہے, جو بار بار کی ریپیٹیشن میں بازوقت رہ جاتا ہے, کیونکہ میں یہ فلو میں تفسیر نہیں کر پاتی کہ لوگ سمجھ نہیں سکتے. پھر रुक रुक के करनी पड़ती है। तो बात यह है, जब मैं इस आयत पे हमेशा पहुंचती थी तो मैं बहुत डिस्टर्ब होती थी कि नई बात बनी। तो फिर मैंने मुख्तलिफ लोगों से इसके बारे में डिस्कस किया, तो उसमें चूंकि वो डायरेक्ट इनकी किताबों के आलिम थे और बनी इसराइल की तारीख का बहुत गहरा मतलब, माजी हाल मुस्तकबिल के आईने में, और उनकी ये बातें काफी हद तक मुझे अपील भी की, तो आपको भी कन्वे कर देती हूँ। उनका कहना यह है कि जरूरी नहीं कि ये दोनों वाकयात ही हों या गुजर ही चुके हों। और ये चूंकि कहा गया ना कि इन उत्तम उदना, तो यहां से क्या पता चलता है कि ये बिगाड़ सिर्फ दो दफा तक मुनहसिर नहीं, अगर बनी इसराइल में फिर वही सूरत हाल हुई तो शामत फिर मजीद आ सकती है। इसीलिए आप देखेंगे कि बाद तफसीरों में वो जो जालूत की शिकस्त है उसका भी जिक्र आता है। अच्छा, अब आप देखें कि अल्लाह ताला फरमाते हैं कि अगर तुम लौटोगे तो हम भी लौटेंगे। फिर बात यह है कि यहां पर जो आता है ना, बअसना अलैकुम इबादल्लना, उनका कहना यह है, उनका नाम है जिला इदरीस, जिला नाम है जिन्होंने ये बात कही थी, कहते हैं कि बअसना अलैकुम इबादल्लना, वो कहते हैं ये लफ्ज काबिल गौर है कि इबादल्लना हमारे बंदे, बंदे जो हमारे लिए थे, तो बख्त नसर और टीटस मुसलमान न थे और ये तबाही मुसलमानों के हाथों नहीं थी। उसकी दलील वो क्या देते हैं, वलियदखुलुल मस्जिद, कि वो मस्जिद में दाखिल होंगे, यानी मस्जिद पर कब्जे की तरफ इशारा है, कमा दखलूहु अव्वल मर्रा। तो उनके ख्याल में बनी इसराइल की ये शामत मुसलमानों के हाथों में आएगी। ठीक है, वो कहते हैं कि एक मर्तबा हो चुका है, अव्वल मर्रतन, और वो कब, सलाहुद्दीन अयूबी के हाथों, क्योंकि सलाहुद्दीन ने मुसलमानों को इकट्ठा किया और यहूद की खूब शामत आई, और उनके ख्याल में एक बार अभी रहती है इनकी तबाही की, और वो भी होगी, लेकिन उसके लिए इबादल्लना होना शर्त है, जब मुसलमानों के अंदर ये सिफत आएगी कि वो अल्लाह के बंदे बन जाएंगे, तो फिर दूसरी दफा मुसलमान फाते होंगे, काबिज होंगे उसी मस्जिद पर जो आज उनके हाथ में नहीं। वलियदखुलुल मस्जिद कमा दखलूहु अव्वल मर्रा, दूसरी दफा फिर उस मस्जिद में जाएंगे वो। तो कहते हैं कि फलस्तीन को आजाद करने के लिए अब भी चांसेस हैं, और वो क्या है कि अल्लाह के बंदे बन जाएं। आजकल डोर उनके हाथ में है, और ये जो आयत आती है ना, वला तालुन्ना उलुवन कबीरा, तुम बहुत बड़ी बुलंदी पकड़ोगे बनी इसराइल को कहा गया, वो कहते हैं वो आज का दौर है कि आज बनी इसराइल मुसलमानों से बढ़कर ताकतवर हो चुके हैं, दुनिया की इकोनॉमी उनके हाथ में, मीडिया उनके हाथ में, और इसके अलावा हर चीज पे छाए हुए हैं, खुद इसराइल की रियासत बन चुकी है, वहां भी उनका गलबा है, ताकत है, कुव्वत है, बड़ी ताकतों के साथ इत्तेहाद करके, जैसे कुरान में आता ना कि इल्ला बिहब्लिन मिन अल्लाह व हब्लिन मिन अन्नास, इंसानों से जब वो अपनी रस्सियां ताल्लुकात जोड़ लेंगे, तो वो इस वक्त दुनिया में उलुवन कबीरा पे पहुंचे हुए हैं कुरान की इस पेशन गोई के मुताबिक। उसमें आता ना आयत 6 में, वह अमददनाकुम बिअम्वालिम व बनीन व जअलनाकुम अक्सरा नफीरा, माल भी देंगे, औलाद भी देंगे, और तुम्हारी तादाद भी बढ़ जाएगी। आयत 104 सूरत बनी इसराइल, यहां दूसरे वादे की बात हो रही है, इज़ा जा वादुल आखिरती, जब आ जाएगा दूसरे वादे का वक्त, जिना बिकुम, ले आएंगे हम तुमको, लफीफा, लपेट कर, सब लिपट जाओगे, इकट्ठे हो जाओगे। तो वो कहते हैं कि इस वक्त आप देखें कि इसराइल में हबशी यहूदी, रूसी यहूदी, अमरीकी यहूदी, और जर्मन यहूदी, और मिस्री यहूदी, और शामी यहूदी, सब के सब इकट्ठे कर लिए गए, यानी सब एक जगह इकट्ठे। लफीफा, लिफाफा किसको कहते हैं, रैप कर लेना, यानी कि इकट्ठे हो जाना ना, किसी चीज को पैक करने के लिए होता है ना लिफाफा, अगर लिफाफा ना हो तो चीजें बिखर जाती, तो जमा हो जाती है कि यकजा हो जाती। यानी दूसरे वादे का जब वक्त आएगा तो हम क्या करेंगे, तो हम तुम सबको इकट्ठा कर देंगे, इकट्ठे होने के चांसेस हो जाएंगे। और वो कहते हैं कि इस वक्त उलुवन कबीरा भी है उनके पास और जिनाबिकुम लतीफा भी है। अब जब मुसलमानों के अंदर इबादल लना की सिफत आएगी तो मुसलमान वली अदखुलुल मस्जिदा, मस्जिद अक्सा में दाखिल हो जाएंगे। अच्छी तस्वीर है ना ये भी, बहुत ज्यादा अच्छी, ये हमको ज्यादा पसंद। कहते हैं ना कि एक आलिम के पास बैठना कई साल की जो अपनी किताबें पढ़ने और उससे कहीं ज्यादा बेहतर होता है। मैंने जिंदगी में हमेशा एक उसूल रखा है कि किसी के पास भी बैठो, कोशिश करो मुफीद गुफ्तगू की, और ये जानने की कि इससे दीन का क्या फायदा हो सकता है। और जब तक हम कुरान के साथ इस तरह जिंदगी नहीं बसर करते ना, तो कुरान के उकदे नहीं खुलते, और उकदे ना खुले तो रोजमर्रा के मसाइल का हल नहीं मिलता। बाज़ वक़्त आप देखेंगे कि बड़े बड़े आलिम होते हैं लेकिन किताबी आलिम सिर्फ होते हैं ना, कि बहुत किताबें पढ़ रखी होती हैं, लेकिन वो रोजमर्रा मसाइल के साथ उस इल्म को लेके नहीं चलते। लिहाजा वो मसाइल एक तरफ रहते हैं, वो एक किताबों पे किताबें एक तरफ जमा हुई पड़ी रहती हैं, लेकिन बाज़ लोगों के पास थोड़ी देर बैठकर ही आपको अंदाजा होता है कि वो सिर्फ आयतें हिफ्स नहीं किए होते या हदीसें रटे हुए नहीं होते, बल्कि आम रोजमर्रा जिंदगी के मसाइल का हल तलाश करते हैं इस किताब में। और यही अप्रोच ज्यादा दुरुस्त है, इसलिए कि हुदल लिलमुत्तकीन है ना, ये हिदायत के लिए आई किताब। ये तो नहीं कहा कि हुदल लिलआलमीन या मुफस्सिरीन या कुछ और, ये सबके लिए किताब है जो भी तकवा इख्तियार करेगा। कहते हैं ना रासुल हिकमत मखाफतुल्लाह, हिकमत का जो असल होता है ना वो अल्लाह का खौफ होता है। एक सच्चे आलिम की जो खसूसियत होती है वो होता है कि वो अल्लाह से कितना डरता है, खुदा खौफी कितनी है उसमें, हिकमत कैसे पैदा करें अपने अंदर। तो हिकमत जहाँ इल्म से आती है वहां अल्लाह के खौफ से आती है। जब दिल में तकवा आता है ना, खुदा का डर आता है, अल्लाह की खातिर काम होने लगता है, तो अल्लाह ताला खुद ब खुद हिकमत सिखा देते हैं। जब अल्लाह की मारिफत होने लगती है तो अल्लाह ताला ऐसी बातें दिल पे इल्का करते हैं फिर जो आम हालात में नहीं होती। इसीलिए जो आलिम हो उस पर लाजिम है कि वो अल्लाह का जिक्र करने वाला हो और तकर्रुब इलाही के वो सारे तरीके इख्तियार करे, वरना अल्लाह की किताब को इंटरप्रेट कैसे कर सकते हैं आप जब आपका अल्लाह से ताल्लुक ना हो। सोचो ना, आप किसी की भी किताब या किसी के भी कलाम या किसी के भी फलसफे को अगर आप इंटरप्रेट कर रहे हैं, कब करेंगे, जब आप उसको जानते होंगे। आप उसी को नहीं जानते, आप उसकी किताब के तबसरे फरमा रहे हैं। मसलन आमतौर पर लिटरेचर में आप देखें कि आप मुख्तलिफ किताबों पर तनकीद लिखते हैं या तबसरा लिखते हैं, तो वो उस वक्त आप करते हैं जब आप उस शख्सियत को पहले पढ़ते हैं। किसी पोएट को पढ़े बगैर उसकी पोएट्री पे तबसरा हो सकता है? किसी पोएट को जाने बगैर उसकी पोएट्री समझ में नहीं आ सकती, क्या आ सकती? तो अगर हमारे अंदर कुर्ब इलाही है तो अल्लाह की किताब भी ज्यादा समझ में आएगी, समझ भी आएगी और अमल भी कर पाएंगे। और अगर अल्लाह की जात की मार्फत नहीं ना, उससे कोई रिश्ता नहीं, उससे कोई ताल्लुक नहीं, तो ये बातें बड़ी अजनबी लगेंगी। और फिर ये लाजिम व मलजूम है, जब इसको पढ़ते जाते हैं तो अल्लाह की पहचान होती जाती है, वो पहचान में आता जाता है तो ये समझ में आने लगती है, ये दोनों चीजें लाजिम व मलजूम हो जाती है, फिर इंटर रिलेटेड हो जाती है। यही वजह कि आपको जो बातें समझ में आती हैं, यही बातें अगर आप बाहर में किसी सड़क पर चलने वाले आदमी से करेंगे तो उसको समझ में नहीं आएंगी। क्यों नहीं आती उसको समझ? वजह क्या है? उसका अल्लाह ताला के साथ वो ताल्लुक नहीं जो आपका है। इस तफसीर को वो अहादीस भी सपोर्ट करती हैं जिसमें क़यामत के करीब मुसलमान जो है इनका फिर दुनिया में गलबा होगा, ये एक बशारत है ना। حضرت عیسیٰ علیہ السلام کے دوبارہ آنے پر ہی مسلمانوں کو غلبہ ہوگا نا. ہمارے ذہن میں پتہ کیا ہے, عیسیٰ علیہ السلام آئیں گے نا تو ایک چھڑی گھمانے سے ہی سب مسلمان ایسے ہی ہو جائیں گے جلدی جلدی میں. نہیں, اس کے لیے پہلے سے کوششیں شروع ہو چکی ہوں گی, کیونکہ انسانی ذہن کو بدلنا کسی چھڑی سے ممکن نہیں ہوتا. صرف اس کے لیے بہت سے میئرز ہوتے ہیں. میں تو ہمیشہ یہ سوچتی ہوں کہ چاہے دنیا میں کچھ بھی ہو جائے, میرا حصہ کیا ہے اس میں. ہم سب کو اپنی فکر کرنی چاہیے نا. اگر ساری کی ساری دنیا مسلمان ہو جائے اور اس میں میرا حصہ کچھ بھی نہ ہو, مجھے کیا ملے گا کہ میں بیٹھ کے صرف خوش ہوتی رہوں. اور اگر میری آنکھوں کے سامنے یہ نہیں بھی ہوتا مگر میری کوششیں اس پروگرام میں شامل ہوں, خواہ قطرے کے برابر ہی کیوں نہ ہو, تو ہمارے لیے صدقہ جاری ہے. ان ھذا القرآن, بے شک یہ قرآن, یہدی رہنمائی کرتا ہے, راہ دکھاتا ہے, للتی اس طریقے کی, یہ اقوم جو سب سے زیادہ درست ہے, یعنی توحید, توحید پر مبنی راستہ, اللہ کی معرفت کا راستہ. ویبشر المؤمنین, اور بشارت دیتا ہے مومنوں کو. کون سے مومن؟ الذین یعملون الصالحات, جو اچھے کام کرتے ہیں. کیا بشارت؟ ان لہم اجرن کبیرا, کہ ان کے لیے اجر ہے بہت بڑا. وان الذین, اور بے شک وہ لوگ, لا یؤمنون بالآخرت, جو آخرت کو نہیں مانتے, آتدنا تیار کیا ہم نے, لہم ان کے لیے, عذاباً علیما, دردناک عذاب. اس قرآن کا پیغام کیا ہے؟ کہ نیک عمل کرنے والوں کے لیے تو خوشخبری ہے, اور آخرت کو نہ ماننے والوں کے لیے دردناک عذاب ہے. ہم لوگوں کو کس طرح دلیل کے ساتھ ثابت کر سکتے ہیں کہ نبی صلی اللہ علیہ وسلم جسم اور روح دونوں کے ساتھ معراج پر گئے؟ پہلی بات تو یہ کہ احادیث سے یہ بات ہمیں پتہ چلتی ہے کہ آپ صلی اللہ علیہ وسلم جسمانی طور پر بھی گئے. اور دوسری بات یہ کہ یہاں پر جو فرمایا گیا کہ اسرا بعبدہ, تو عبد کا لفظ روح پہ بولا جاتا ہے. عبد کس کو کہا جاتا ہے؟ بندے کو. اور بندہ جسم اور روح دونوں سے مل کے بنتا ہے, ورنہ تو یہ کہنا کافی تھا کہ آپ کو خواب دکھائی گئی اور آپ نے خواب میں وہ سب کچھ دیکھ لیا, اور پھر اس میں اتنی حیرانی کی بھی بات نہیں تھی, اور سبحان اللہ جی کہنے کی بھی ضرورت نہیں تھی. کیونکہ سبحان اللہ جی اسی واقعے اور موقع پر بولا جاتا ہے جب کوئی حیرت انگیز بات ہوتی ہے, تو یہ حیرت کی بات ہے نا. اور پھر عام عقلی دلائل سے بھی آپ دیکھیے کہ اگر آج انسان جیسے کانکرڈ میں آواز کی رفتار سے سفر کر سکتا ہے, تو اس دور میں برق رفتاری سے, بجلی کی رفتار سے یا روشنی کی رفتار سے سفر کیوں نہیں کر سکتا؟ یہ سوال اسی ذہن میں اٹھتے ہیں جن کو اللہ کی قدرت پر یقین نہیں. اور جو اللہ کی قدرت پر یقین رکھتے ہیں ان کو اس بات کے سمجھنے اور ماننے میں کوئی مشکل نہیں. حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ اسی موقع پہ صدیق کہلائے, کیونکہ جب انہیں کہا گیا کہ تمہارا ساتھی تو اب یہ دعوے کرتا ہے کہ وہ آسمان کی سیر کر آیا, تو انہوں نے کہا کہ اگر وہ دعویٰ کرتا ہے تو سچ کہتا ہے اور میں اس کو مانتا ہوں. اور پھر آپ دیکھیے کہ آپ صلی اللہ علیہ وسلم نے مکہ سے بیت المقدس جانے تک کا جو سفر تھا وہ بھی تو راتوں رات ہی ہوا تھا نا. اگر آسمان پہ جانا آپ کو مشکل لگتا تو اس کو کیوں مانے؟ پھر وہ بھی خواب لگے گا. حالانکہ تاریخ میں یہ روایات موجود ہیں کہ جب آپ واپس تشریف لائے تو آپ نے راستے میں ملنے والے ان قافلوں کا ذکر کیا جو آپ نے راستے میں دیکھے, اور جہاں کہیں آپ رکے, اور وہ تمام تر چیزیں. تو بات یہ ہے کہ جب ہم زمین کا جو سفیئر ہے اس سے باہر جاتے تو ٹائم اور سپیس جو ہے وہ میننگ لیس ہو جاتی ہیں. क्वांटम मैकेनिक्स ये कहती है कि पार्टिकल्स जो है वो एट अ टाइम एक वक्त एक जगह पे भी हो सकते हैं और दूसरी जगह पे भी हो सकता है. तो वो ये कहते हैं कि इस थ्योरी को बेस बना के स्पीड ऑफ लाइट से जो है वो आप पार्टिकल्स भी ट्रांसफर करके बॉडी को और दोबारा उसको रीमेकिंग कर सकते हैं. और आप देखें कि फिक्शन मूवीज में अमूमन इसके ऊपर बहुत ज्यादा दिखाया जाता है कि कोई मादी दराय के बगैर एक जगह से दूसरी जगह बॉडी ट्रांसफर हो गई है, और हम बहुत शौक से उसको देखते हैं और बिल्कुल बिलीव करते हैं. लेकिन जब अल्लाह ये बात कहता है तो हम बहुत सोचते हैं कि कैसे पॉसिबल हुआ. आइंस्टाइन की थ्योरी है E इक्वल टू MC स्क्वायर, और उनकी थ्योरी के मुताबिक अगर कोई भी मैटर जो है वो लाइट की स्पीड से ट्रेवल करे तो वो एनर्जी में कन्वर्ट हो जाता है. आइंस्टाइन बोले तो हमारा ईमान है, नबी सल्लल्लाहु अलैहि वसल्लम बोले तो शक है, फिर कैसा ईमान है. मेराज इसरा के मौके पर जन्नत दोजख के मुशाहदात से क्या ये साबित होता है कि जन्नत दोजख ऑलरेडी जन्नतियों दोजखियों से भरी हुई हैं, या नबी सल्लल्लाहु अलैहि वसल्लम को फ्यूचर का मुशाहदा कराया गया? दरअसल फ्यूचर ही का मुशाहदा कराया गया है, क्योंकि जन्नत और दोजख में हकीकी मानों में तो लोग आखिरत ही को पहुंचेंगे. आयत 5 में ये पूछते हैं कि इस आयत में बासना और फजासु माजी के सीधे हैं, पास्ट टेंस हैं, तो फ्यूचर में ये कैसे हम इसको समझ सकते हैं कि आइंदा अभी होने वाला है. इसमें आप देखिए कि आपने एक उसूल पढ़ा होगा कि फेल माजी के शुरू में जब इजा आ जाता है तो वो उसको क्या माने देता है, मुजारे का माना देता है. और मुजारे में आप देखें ना, आयत 5 कहां से शुरू हो रही है, इजा जा, जब आ जाएगा, ये तर्जुमा किया जा सकता है. उन दोनों में से पहले वादे का वक्त, बासमा अलैकुम इबादल लना, तो भेजेंगे हम तुम पर ऐसे बंदे, उली बासन शदीदन. असल में ये एक पेशन गोई की बात है ना, अल्लाह ताला ने उनकी किताब में ये फरमाया था कि आइंदा ऐसा होगा. इन एनी केस ये उनके लिए तो एक फ्यूचर की बात हो रही है, तो इसलिए ग्रामेटिकली इसमें कोई फर्क नहीं कि हमारे लिए वो हो चुका या आइंदा होगा, बराबर है. सवाल है लियसू उजू हकुम, क्या इस समराज जिस्मानी बिगाड़ भी है जो फसाद की सूरत में होगा, या चेहरे के तासरात मुराद हैं? क्योंकि आजकल के न्यूक्लियर वेपन्स और केमिकल वेपन्स जब किसी बस्ती पर बरसाए जाते हैं तो अमूमन उससे चेहरों का बिगाड़ और जिस्मानी बिगाड़ भी हो जाता है. अगर न्यूक्लियर वेपन्स ना भी हो या केमिकल ना भी हो, तो वैसे भी आप देखें कि मौजूदा दौर में जो जंगी हथियार हैं उससे अमूमन डिसेबिलिटीज ज्यादा होती हैं. واخر دعوانا ان الحمد لله رب العالمين سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. السلام عليكم ورحمه الله وبركاته.